اللهم صل على سيدنا محمد نبي الأمي وعلى آله وصحبه وأزواجه وذرياته وآل بيته أجمعين برحمتك يا أرحم الراحمين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن ذلك لحق تخاصم أهل النار. قل إنما أنا منذر وما من إله إلا الله الواحد القهار. رب السماوات والأرض وما بينهما العزيز الغفار. قل هو نبأ عظيم أنتم عنه معرضون. ما كان لي من علم بالملأ الأعلى إذ يختصمون. إن يوحى إلي إلا أنما أنا نذير مبين. إذ قال ربك للملائكة إني خالق بشرا من طين. فإذا سويته ونفخت فيه من روحي فقعوا له ساجدين. فسجد الملائكة كلهم أجمعون إلا إبليس استكبر وكان من الكافرين. قال يا إبليس ما منعك أن تسجد لما خلقت بيدي؟ أستكبرت أم كنت من العالين؟ قال أنا خير منه خلقتني من نار وخلقته من طين. قال فاخرج منها فإنك رجيم وإن عليك لعنتي إلى يوم الدين. قال رب فانظرني إلى يوم يبعثون. قال فإنك من المنذرين إلى يوم الوقت المعلوم. قال فبعزتك لأغوينهم أجمعين إلا عبادك منهم المخلصين. قال فالحق والحق أقول لأملأن جهنم منك وممن تبعك منهم أجمعين. قل ما أسألكم عليه من أجر وما أنا من المتكلفين. إن هو إلا ذكر للعالمين. ولتعلمن نبأه بعد حين. صدق الله العلي العظيم وصدق رسوله نبي الكريم. نحن على ذلك من الشاهدين وشاكرين والحمد لله رب العالمين. السلام عليكم ورحمة الله وبركاته. سورة صعد پڑھوں پیا ان میں آخر میں گال جے کئی سوں جنت میں مانو واپ جے کے پیغمبر جے کے متقی پرہیزگار وہ کڑے نمو سا ویٹھا ہن کڑی گالی ویٹھا کن چھا ویٹھا کن ہن پو جہنم جے کے ویٹھا ہن उहे वेठा आहिनि पंहिंजो कहिड़ियूं ॻाल्हियूं पिया कनि पोइ पंहिंजो हिक ॿिए सां तख़ासु वेठा कनि. इन ज़ालिक लहक़ुनि तख़ासुम अहलिनार, बेशक उहो हक़ आहे झगड़ो दोज़ख़ वारनि जो, हिक ॿिए सां अहिड़ा झगड़ो कनि दोज़ख़ वारा। तख़ासुम जो लफ़्ज़ हिते इस्तेमालु थियो आहे, माना चुप चुप हिक ॿिए सां ॻाल्हाइणु, हीअ ॻाल्हि हीअं थी, हीअ ॻाल्हि हीअं थी, हीअ ॻाल्हि हीअं, जेका गुफ़्तगु कबी आहे, गुफ़्त तव्हां चओ ऐं आउं चवां, हिक ॿिए मुजादिलो जेको लफ़्ज़ी जहिड़ो जेको आहे। हाणे इन ख़्याल सां अॻिते वरी मुजादिलो जहिड़ो जेको हिकिड़ो इहो आहे जेको जहनम वारनि जो आहे, पर हू जेको मल आला वारो उहो बि अलाह ताला फ़रमायो हुनजे लाइ बि यख़्तसिमून, हू पाण में ख़ुशि पाण में जेके ॿिए सां दूबदू चयो चौप चओ पिया कयो, छा थियो हाणे उहो हिते ॻाल्हि ईंदी पंहिंजो कहिड़ो हुते जहिड़ो कयो पंहिंजे मल आला वारनि, पर कहिड़ो हिक ॿिए सां गुफ़्तगु थी कई, कहिड़ी ॻाल्हि ॿोल थी कई, हाणे उहा पाण असां हिते थोरो तवजो था छिकायूं त हज़रत रशीदुद्दीन अल महबूदी रहमत अलाह जी तफ़सीर उनखे पढ़ण जी कोशिशि था कयूं। हिन मां हिकिड़ो वॾो लफ़्ज़ जेको आहे कुल हुअ नबाउन अज़ीम, हीअ ख़बर वॾी आहे। हाणे नबी ख़बर वॾी जी माना हिकिड़ो त ख़बर क़यामत जी ॻाल्हि जेका कईसूं, ॿी ख़बर हीअ जेको क़ुर आहे सो वॾी ख़बर आहे। कुल हुअ नबाउन अज़ीम, हाणे हितां खां शुरू थी थिए इहा ॻाल्हि नबाउन अज़ीम, पोइ हिन खां पोइ यख तस्मून जेको मल आला वारो उनजो कशफ अल इसरार जे साहिबु ॻाल्हि कई आहे। हाणे ऐं हुनखे फारसी में पढ़ण जी कोशिशि कंदो रहो या वरी फारसी सिंधी में पंहिंजो ॻाल्हि कंदासीं, छा थो चए पियो की कुझु ॻाल्हि सम्झ में ईंदी का न बि ईंदी। अलाह सईद मुहम्मद अलाह ताला फ़रमाए थो कुल हुअ नबाउन अज़ीम, फारसी वारो चए थो रशीदुद्दीन महबूदी साहिबु गोई ऐं मुहम्मद अन ख़बर बुज़ुर्गस्त, इहा ख़बर जेका आहे वॾी ख़बर आहे। अंथम अनहो मोरदून, इन ॻाल्हि खां जंहिंखां तव्हां पंहिंजो शिमाज़ां रूए गर्दानी ॾेई तव्हां हिन खां पासो कयो आहे, मुंहुं फेरायो आहे हिन खां। माकानली मिन इल्मिन मराद दानिश नबूद उहो आगाही, रसूल पाक सलाहु वसलम फरमाए हुनखे हुकुम आहे अलाह ताला जो त तूं चओ त मूंखे ख़बर कान्हे। माकानली मिन इल्मिन मराद दानिश नबूद उहो आगाही बिल मलाइल आला बन जूक बरतरीन एज़ फ़रिश्तगान, सभिनी खां सुठा भला भलार भलारा फ़रिश्ता जेके हुआ उन्हनि कहिड़ी ॻाल्हि पिए कई पाण में। एज़ यख़्त सेमून के बा यक दीगर ख़ुसूमत बि करदनि, हिक ॿिए सां जहिड़ो पियो कयूं ॻाल्हाइण जेको जहिड़ो लठ कुहाड़ी वारो जहिड़ो बंदूक वारो न पंहिंजो ॻाल्हियूं हेठि कयूं पाण में हिक ॿिए सां। यू हा इलाही बेमन बैगाम निस्त, हीअ जेको मूं वटि जेको आयो आहे सो रुगो पैगाम आहे अलाह ताला जो, ऐं इन खां वधीक कुझु कोन्हे। इला अन मां अन नज़ीर मुबीन, पैगाम इहो आहे त आऊं मगर आंख नीस त मन मन मगर आगाह खुनंदे बौज़ नुमाईंदे, जो तव्हांखे आगाह थो करियां, वॉर्निंग थो ॾियारियां। इस कॉल रब खलील मलाइक थी, जॾहिं रब पंहिंजे तुंहिंजे रब मलाइकनि खे चयो आंगा के ख़ुदांद तू गोफ़्त फ़रिश्तगन रो इन्नी ख़ालिकुन बशरम मिन तीन, आऊं ख़लकण वारो आहियां बशर इंसान आदम अलाम नालो चयोसि हूंदो कोन, नालो हिन में बशर हिते आयो आहे, ॿियो नालो हुनजो इंसानु आहे, ॿियो नालो हुनजो ख़लीफ़ो आहे, ॿियो नालो कहिड़ो आहे। मन मर्द मन मर्द मी ख़्वाहम ऑफ़रीद अज़ गेल फ़ैदा सवैत हू, पोइ जॾहिं हू चूं वीर रास करदमि जॾहिं सो सदो थी वञे फ़ख़्त फ़ी मिर रूही, ऐं जंहिं वक़्तु आउं हुन में फूके चुकां रूह पंहिंजो उहो जॉन ख़ीश दरू दमीदम रूही थो चए मुंहिंजो रूह पंहिंजो अलाह ताला सूरत कहफ़ में फ़रमायो पंहिंजो सूरत कहफ़ में कहिड़ी में सूरत बनी इसराइल में फ़रमायो त इहे सलू न कनि रूह कल रूह में अमिर रबी उमा उथी तूं मिनल इल्मु इला कलीला, तोखां रूह जे मुतलिक़ पुछनि था, तूं चओ त रूह जो इल्मु असांखे घटि आहे त थोरो आहे। अरे अमर रबी रब जो अमर आहे हुकुम आहे, जॾहिं जेसिताईं माण्हू जीअरो आहे अमर हुकुम रब पाक जे हुकुम सां जीअरो आहे, जॾहिं उहो हुकुम ख़लास थियो हुजे हुकुम जेको आहे सो थियो हुनजे मौत जो त हू वञे थो वञे डॉक्टर वाक्टर कुझु रूह विझी नथा सघनि, रुगो पंहिंजो ऑपरेशन करे सघंदा माण्हूअ खे, पर पोइ जॾहिं अलाह ताला खसे वठे रूह उहो अमर उहो हुकुम तंहिं वक़्तु हू ख़तमु आहे। ونفخت فيه من روحي في سورة ليلة القدر من فرمع إنا أنزلنا في ليلة القدر وما أدراك ما ليلة القدر ليلة القدر خير من ألف شهر تنزل الملائكة والروح فيها بإذن رب من كل أمر पंहिंजो रूह मोकिले थो मलाइक मोकिले थो पोइ रूह छा आहे उहो अलाह ताला खे ख़बर आहे कहिड़ी शइ आहे कहिड़ी ॻाल्हि रूह जी अमर हुनजो असांखे घटि ख़बर आहे नबी पाक जो हुकुम हाणे फ़रमाए थो नफ़क़त फ़ीह में रूही वो जान ख़ीश दरू दमी दम पंहिंजी जान पंहिंजो रूह हुन में विझां जान विझां फ़क़ूल हू साजदीन उरा बर रूही उफ़तीद यानी सिजदो हुनखे कजो كلهم اجمعون سوي گجي همگان بهم الا ابليس استكبر فسجد الملائكه كلهم اجمعون فسبري سجدو كيو برو افتادن فرشتگان همگان بهم الا ابليس استكبر سوي ابليس جي تکبر كيو گردن کشيد وكان من الكافرين هوي پنج ناگرويدگان از ناگرويدگان بود پنج اگل اصل کھاوتی ازل کھاوتی هوي پنج کافر قال يا ابليس الله گفت اي ابليس ما منعك ان تسجد ان جد باز داشت را کہ سجود کر دی تو سجدے کرنا کا تو کیڑی شے منع کرو لما خلقت بي يدي چیزی را کہ بیا فریدم بدو دست خیش پنج اتن سا جے کہ ٹھایم انہیں کہ تو سجد شو کن کہو استکبرت جا تو گردن کشید کئی پہلو تکبر کے ہٹ کے ورائی کے گردن کشی کے ام کنت من العالین یا برتری جستی و خواہشتن رو از برتران دی دی یا پانچ پان کے ڈٹھی دے تھا وڈو معتبر آیا کو وڈو اہم آیا بین کا ودھیک آیا خواہشتن رو برت از برتران دی دی پان کے ڈٹھی تھا وڈو آیا عالین مجھا سمجھی قال انا خیر منو ابلیس گفت من بعز بہ عزم بعض ہوا ہاں ان کا بہتر ہے بلو ہے خلق تنی من نورن مراز آتش آفریدی مکہ باہمت خلقی و خلق تہو من تین اورا از گل آفریدی ان کے مٹی میں ٹھہر دی کالا فخرج من ہا اللہ گفت بیرون شو از آسمان آسمان ما یا بیشت ما یا جتے بہوا ہوتا ہی نکر مہر فا انک الرجیم کہ تو نفری دی و ران دے تو دھکار لائیں تڑل لائیں وإن عليك لعنتي إلى يوم الدين وبرتو نفرين وراندن من تو روز الشمار آخر قیامت دین تائیں تو تے مجھے نفرین آئے مجھے لعنت آئے تو نفرت آئے مجھے آئے تو تڑ لائیں دکھار لائیں حل مجھے آسائیں شما قال رب فانظرنی ابلیس گفت خداوند من پس مرا درنگ دے تو طوری موقع مهلت دے الى یوم یبعثون تو ان روز کی ایشان را برانگیزانند جنہیں ان کے اتھاری نے بیارت تیستہی موقع مهلت دے قال فانک من المنظرین اللہ تعالیٰ فرمائے تو از درنگ دادگانی تو کہ مهلت دنی ویہ تو محل دنل مجھا آئیں الى یوم الوقت المعلوم تروزی کی ہنگامان دانستانی است قال فبعزتی کہ ابلیس گفت پا خدای تو جو قسم ہے تنجو موکے ابلیس سے ہو تبانجو لأغوینہم اجمعین کہ ہشان را بیرہ کنم ہم اگان سمینی گیا ہوں بیرہ کنز گمرہ کنز نستے کن ہٹائیں دس اللہ عبادک منہم المخلصین سوائے تنجے بانن جے جے کہ مخلص بانا آئین خلوص وارا سنسیر بانا بگران بندگان تو عزیشان کی تورا یکتاش ناس اندگان ہن از دل پاک پنج پاک دل سا تو کہ ہکڑو کرے جے کہ سمجھن تھا وہ ہے جے کہ ان سے تو کہ ان کے بٹکائے نہ سکن باقی بین کے بٹکائیں قال فالحق والحق اقول حق ہوا ہے آؤں حق تو چوا اللہ گفت راست می گویم راست می گویم براستی براستی لعمل عن جہنم ناچار بہرحال پر کنم دوزخ سونی کے وجہ نس جہنم میں بری نس جہنم کے منک و من تبعک منهم اجمعین تو کہ تنجے پویا جے کی لگا ان سبنی کے گڈے سڈے سلاڑے ہن جہنم میں از تو از ہر کی در پے تو رواد عزیشان ہم گن قل ما اسالكم عليه من اجر چو اے رسول پاک صلی اللہ علیہ وسلم تو مانن کے چو تا ہوں تا گوئی نمی خواہم از شما بر این پیغام رسانیدن هیچ مزدی تا کا مزد کون تو گرا تا کا اجرو کون تو گرا جے کیا تا کے پیغام پہنچا پو و ما انا من المتکلفین و نیست مار از ازیشان کے از خیش چیزی بر سازن پان تے ٹھا ٹھائیں در ہم کون آیا پان جو متکلف ہے ॻाल्हि करियां इन इला इन हुआ नीस्तीन इला ज़िक्रमीन मगर यादी व सुखनी जहान यान रा इसलिए जहान जे लाइ यादगिरी आहे पंहिंजो ज़िक्र आहे नसीहत आहे वले तालामुन वल नबाहू ऐं बदानी ख़बर इन चाशी बाशमा मीगुंद बादहीन बसि हंगामे हंगामे खां पोइ वक़्त खां पोइ हंगामे खां पोइ वक़्त खां पोइ हंगामा वक़्तु क़ौलु ताला हाणे नौबत सानी शुरू थिए थिए फरमाए थो त क़ौलु ताला कुल हू नबाउन अज़ीम फी सलासत अक़वाल में टे अक़ौल आहिनि अदा अन क़ुर आहे वसमा अज़ीमन लनू कल कलाम रबुल आलमीन अलाह ताला जो कलाम आहे इन करे हिनखे अज़ीम ख़बर ॿुधायो क़ुर अज़ीम आहे वलक़द आताइनाक सबम मिनल मसानी वल क़ुर अज़ीम अलाह ताला फ़रमायो वकालो इब्न अब्बास व मुजाहिद व क़ताद ईअं था चवनि वकील व योमल क़यामत ॿिया चवनि था त हीअ क़यामत जे ॾींहं जे मुतल ॻाल्हि आहे अम इहे त सालून अन नबेल अज़ीम इहे फ़रमाई टियों क़ौल इहो आहे क़ौल सालिस नबूअत रसूल रसूल पाक सलाहु आसम जी नबूअत जेका आहे सा वॾी ख़बर आहे यानी अन नब अलदी अंबत खुंबी अन लाह नबन अज़ीम वन तुम तादून हू लहबन व तारदून ऐं तीअं हुनखे रांदि था सम्झो ऐं खेॾ था सम्झो मिड़ई चर्चो था सम्झो भोग था सम्झो ما كان لي من علم بالملائكة الأعلى يعني ملائكة جيڪي آهن إذ يختصمون جڏهن هو پاڻ ۾ جهڙو پيا ڪن چوپ چوپ پيا ڪن لو لم أكن نبيا يوحى إلي لما كان لي علم بالملائكة الأعلى واختصامهم مقصد اهو آهي ته جيڪڏهن نبين کي وحي الله تعالى نه موڪلي مطلب त हुनखे मलाइल आला जी ख़बर कोन पए ऐं हुनजे जहिड़े जी ख़बर कोन पए त छा थियो इहो जहिड़ो जेको आहे सो पंहिंजो सूरत बकर मंझि जहिड़ो कोन्हे मतिलबु त चोप छो आहे गुफ़्तगु आहे कहिड़ी थी उहा सूरत बकर जे हुन टीं आयत खां वठी उणेतालीह आयत हुन ताईं ते कहिड़ो क़िसो आहे उहो आहे पंहिंजो यूहा إلي أنما إلا أنما أنا نذير مبين موت وحي كي ويوا سوائي نجي جو كجب نا سوائي نجي إما يوها إلي إلا الأنزار وارننگ ديا نظمين آيات معاني آناس كي محمد اے محمد کفار قریش را گوئی قریشن جی کافرن کے چو تین پیغام کی من از اللہ رسانی دام و قرآن کی آوردام بر شما خواندم وعد رستخیز و بعض بس و نشور کے دادم قاری عظیم اسی جکا خبر آئے مجھے کو قرآن آندو آئے یعنی جو کو خیر تاکہ بدایتم जेको तव्हां ते पढ़ियो अथमि ऐं तव्हांखे जो वाइदो जेको ॿीहर उथण जो ऐं बास ऐं नशूर जो उहो जेको ॾिनो अथमि उहा ख़बर वॾी आहे अज़ीम आहे कारी अज़ीम आहे उहा ख़बर ई बुज़ुर्गवार दुरुस्त उहा शुमा राय बाज़ी बि शुमरीद ऐं तई हुनखे रांदि था सम्झो खेॾ था सम्झो चर्चो था सम्झो भोग था सम्झो वही गुज़ार अलाह मन खुजादा नस्तमी اگر نہ پیغمبر بودمی جیکر ہوں پیغمبر نہ ہو جاں پیغام رسان و وحی گزار اللہ من کجا دانستمی اختصام فرشتگان در آسمان جیکر ہوں پیغمبر نہ ہو جاں جیکر پیغمبر نہ ہو جاں منہ تے وحی جیکر نہ اچیا تو مجھے کیڑی خبر ہی تھی آسمان میں کیڑو جھیڑو تھو کیڑی گال تھی کیڑی ہلی مجھے کتا ہی خبر پی اللہ تعالیٰ وٹا ایک نون کشمورا از اختصام فرشتگان و گفتگو ایشان در کار آدم و غیر وی خبر دادم بدانید کیے از وحی پاک می گویم و از نبوت درست ہاں جو متحق ہی ملال اعلیٰ جی خبر بدائی ہے जेका माण्हू माण्हू खे ख़बर न आहे त उहा तव्हांखे ॿुधाई अथमि ऐं आसमान में छा थियो कहिड़ी गुफ़्तगु थी उहा जॾहिं तव्हांजे ज़ाहिर करे ॿुधाई अथमि त हाणे हिन मज़ा साबित थियो त आउं नबी आहियां ऐं अलाह पाक जेको मूंखे ॿुधायो आहे उहो आउं तव्हांखे ॿुधायां थो ऐं मुंहिंजी नबूअत दुरुस्त आहे सही आहे उहा दरमियानी इख़्तिसाम फ़रिश्तगान इब्न अब्बास गुफ़्त जेको फ़रिश्तनि जो जहिड़ो जेको थियो हुन मुतलिक़ इब्न अब्बास चयो त इख़्तिसमू फ़ी अम्र आदम अलैहि सलाम यानी हीन क़ौल अल्लाह अज़्ज़ व जल इन्ही जाइलुन फ़िल अर्ज़ ख़लीफ़ा जे वक़्तु قالوا اتجعل فيها من يفسد فيها ويسفك الدماء چوندا تو ٿائين ڏي اڙي ماڻهو اڙي کي جيڪو فساد ڪندو ڌرتي تي رت وهائيندو پنهنجو اڙي ماڻهو اڙي کي تو خلقيندو وقيل اقتصامهم تنازعهم في الكلام في فضل الاعمال واختلافهم في ذلك कंहिंजो अमल सुठो आहे या कहिड़ो अमल सुठा आहिनि हुन में इख़्तिलाफ़ हो हुननि जो ॿियो मतिलबु ईअं बि चयऊं भई इनमां इख़्तिलाफ़ू फी बयान अल अजर व कमियत अल फज़ीलत त कहिड़ो हुननि खे अजर ॾिबो ऐं कहिड़ो कमियत हुननि जी फज़ीलत जी कहिड़ी माप तौरु कबी जे कहिड़े नमूने सां साबित थिए कहिड़े नमूने सां हुनखे असीं मार्कूं ॾियूं त भई हीअ वधीक फज़ीलत वारो हीअ घटि फज़ीलत वारो हिन जूं मार्कूं एतिरियूं हिन जूं मार्कूं एतिरियूं कमियत अल फज़ीलत हुन कीअं साबित थिए फी हा ला फी जहूद अल असल हुन को जहिड़ो को जठो कोन हो हुन जे विच में व दलील हाज तवील अल ख़बर सही हुन वञा इहो आहे व हूअ मां रवा अब्दुरहमान बिन आयश अल हज़रमी قال قال النبي صلى الله عليه وسلم رأيت ربي في احسن صورت يعني الله تعالى کي مخاب ۾ اجي ابن موسى ڏٺو سوني صورت ۾ فقال فيما يختصم الملأ الاعلى يا محمد پوءِ مون کان پڇيان الله تعالى مون کان پڇو اي محمد صلى الله عليه وسلم ڇا ڪهڙو جهڙو ٿيو ملأ الاعلى ۾ पोइ कुल त मूं जो चयो रबी पाक सलाह सां फ़रमाए थो त मूं चयो अंत आलम ए रब मुंहिंजे रब तोखे ख़बर आहे मूंखे कहिड़ी ख़बर आहे काल वद कफ़ हू बैन कतफ़ फजत बरदा बैन सदी फ अलम थ माफ़िस मां पोइ चई मूंखे हथ जे हयईं पंहिंजे कफ़ जे विच में ऐं पंहिंजो पोइ मूं ॾिठो पंहिंजो सदी फ अलम थ जेको बि आसमान ऐं ज़मीन में हो सो मूंखे ख़बर पइजी वई छा आहे قال ثم تلا حاصل آية پڑھی آیت وكذلك نوری ابراہیم ملکوت السماوات والارض وليكون من الموقنين سورة انعام میں یہ آیت جی کہا ہے ساوہ پڑھی ثم قال اللہ فرمائے فیما یختصم الملأ الاعلى یا محمد ہاں وری بیر اللہ تعالی پوچھے دو محمد صلی اللہ علیہ وسلم کا انہیں مطلب خیال گال میں قلت في الكفارات و درجات پوء مون جو چيو ته كفارات ۽ درجات جي متعلق هنن پاڻ ۾ چوپ چوپي ڪئي قال ومل كفارات جي كفارات ڇا آهن جي قال قلت اصباغ الوضوء في الصبرات والمشي على الاقدام الى الجماعات وانتظار الصلاه بعد الصلاه مون جو چيو ته جيڪي نشان آهن پنهنجو وضوء جا ऐं जेके क़दम आहिनि जेके हले थो माण्हू निमाज़ लाइ पंहिंजे मस्जिद में या जेके निमाज़ जी जॻह ते ऐं पंहिंजो इंतज़ारु हिकिड़ी निमाज़ खां पोइ ॿी निमाज़ जो इहे जेके आहिनि से कफ़ारात आहिनि पोइ काल वमत दर्जात जे दर्जात कहिड़ा छा आहिनि पोइ मूं चयो चयो कुल्त अताम उताम मानी खाराइण माण्हुनि खे माण्हुनि खे अताम उताम अफ़शा असलाम हिक ॿिए खे सलाम करणु असलाम अलैकुम रहमतुल्लाह बरकातु चवणु माण्हुनि खे हिक ॿिए खे लैन अल कलाम ऐं सुहिणो ॻाल्हि करणु हिक ॿिए सां सलात बिल लैल राति जो निमाज़ व नास नियाम जॾहिं माण्हू सुता पिया आहिनि माण्हू पोइ उथी माण्हू निमाज़ पढ़े चए थो इहे दर्जात दर्जात इन्हनि ॻाल्हियुनि ते ठहंदा अलाह ताला वटि काल सदख़्त या मोहम्मद मई यफ़ल ज़ालिक यश बि ख़ैर व यमत बि ख़ैर व यकुमिन ख़तीअत हू की योम वलत हू उम हू पर अलाह ताला फ़रमायो त सदख़्त सच चई मोहम्मद सलाहु वसलम मई यफ़ जेको हीअं करे थो मई यफ़ल ज़ालिक यश बि ख़ैरु उहो ज़िंदगी सुहिणी ख़ैरियत वारी गुज़ारींदो ऐं मरंदो ख़ैरियत सां यमुत बि ख़ैरु यकुमिन ख़तियत ई यौम वलत हू उम हू ऐं हुनजूं ख़तियतूं ईअं ख़तमु थी वेंदियूं जहिड़ो ॼण हू नओं ॼाओ हुजे माउ जे पेट में काल रबुक लिल मलाइकत इन ख़ालिकुन बशर अलाह ताला यानी आदम अलाम मिन तीन तुराब मज़ा मबलूल मां फैज़ा सवैत हू अतमाम थू ख़लक हू नफ़क़्त फ़ीह में रूही फ़क़ूल हू साजदीन पोइ फ़सरत मलाइक कुलुम अजमाउन पोइ हुनखे सभिनी सजदो कयो हाज़ी सलासत अल्फ़ाज़ बिमानी वाहिद कुल लफ़्ज़ मिनहा यफ़ीद फ़ालत हसनत मलाइक जमात लो लम यज़िद अलहा लिजाज़ ऐं यकून सजद मिन हुम तइफ़तन हाणे फ़माइल फ़क़ौल फ़क़ौल हू कुलहम अफ़ाद इन हुम सजदू लहू अन आख़िर हुम सभिनी हाणे हिते टे लफ़्ज़ हिते थिया फ़ज़ा सवैत हू फ़सजदल मलाइकत कुलहम अजमाइन फ़क़ू फ़क़ौल अजमाउन अफ़ाद अन हुम सजदू लहू फ़ी वक़्त वाहिद ला तराखी फ़ी हिकिड़े ई वक़्त ते पंहिंजो सजदो कयऊं सभिनी कयो ऐं सभिनी गॾिजी कयो हिते ई ॻाल्हियूं हिकिड़े ई हुनमें अची वियूं हलियूं हाणे रवा अबू हुरैरा रज़ी अलाह ताला अन्हु क़ाल क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन अल्लाह अज़ वजल ख़लक आदम मिन तुराब मिठी मठाई फ अजन हू बिमान मिनल माल जनत पोइ हुनखे मिलाई जनत जे मिटीअ सां वजायल हू तीन आहिनि हुन मां तीन ठाहियईं सुम तरक हू पोइ हुनखे छॾे ॾिनई हमरा वेठो हुजे मतिलबु मौलाई पंहिंजे बुत हता खान हमन मसनूननि पोइ ख़लक हू सवरत पोइ हमन मसनून थियो हुन मां पोइ ख़लक सुर ठही हता खान सलसालनि पोइ सलसाल ठहियो कल फ़खार वॼंदड़ कान यमुर बि इबलीस पोइ इबलीस खे लंघियो हज़रत आदम अल अञा बूतो आहे हाणे मुंहिंजो कल फ़खार यकूल पोइ इबलीस थो चए यकूल लक़द ख़लक त लिआमर अज़ीम चई त वॾी का शइ ठाही अथई सिमन फ़लाफ़ी मिर रूही पोइ अलाह ताला हुन मंझि रूह विधो वकान अव्वल शयन अजरी फ़ी रूह बसर हू उहे ख़या शीम हू पोइ पहिरीं हुन में हवास विधाई अखियूं विधाई हुनजी नज़र विधाई ऐं ख़या शीम विधाई फलम बलगर रूह ख़या शीम हू अतस फ अलकाह हमद हू फ़हमद रब हू अज़ व जल फ़क़ाल अलाह यरहमकल रब पोइ अलाह ताला जी तारीफ़ कयईं अलहमद चयईं पोइ जीअं जीअं पाण चिक ॾींदा आहियूं अलहमदिल्ला रब आलमीन यरहमकुम अलाह पोइ अलाह हुनखे चयो यरहमक रबक तो हुते अलाह ताला रहम करे चिक ॾिना हुनखे जल जलाल जल फ़क़ाल अलाह यरहम रबक सुम ख़ाल या आदम एसब इला उलाइक नफ़र चओ होॾां वञ तूं वञी घुमी फिरी आ फ़क़ुल असलाम अलेकुम पोइ हुनखे चओ सलाम अलेकुम फंज़ुर मा यकुल पोइ ॾिस त हे शयूं छा था चवनि पोइ फुजाहम फसलम अलहम पोइ हज़रत आदम अलाम ओॾे वियो ऐं हुननि सभिनी खे सलाम कयईं फ़क़ालू व अलेकुम सलाम बाबा केरु थो अचेव वरहमत अलाह فجعل الله فقال ماذا قالوا لك حضرت آدم علیہ السلام السلام علیکم فانظر ما يقول بودست چلا چن فجاهم فسلم عليهم فرن کے سمجھے سلام کہیں وعلیکم السلام ورحمت اللہ فجعل الله بول اب تعالی وقت موٹی ایا فقال ماذا قالوا لك تو کہ چھا چھا ہوں تو وہ عالم بما قالوا قال قالوا وعليكم السلام عليك السلام ورحمه الله بوئي مکھے چاون جي قال يا ادم هذه تحيتك وتحيه ذريتك چي ايت جو سلام جو کو تو هڪ ٻئي کي گريٽنگ جو طريقو جو کي هڪ ٻئي ڪندو ۽ تنهنجي ذريت کي تنهنجي اولاد کي هاڻي حضرت آدم علیہ السلام پچھے تو یا رب وما ذريتي جي مجهي ڪهڙي ذريت آهي مجهو ڪهڙو بج آهي مجهو ڪهڙو پٺ آهي مجهو ڪهڙو اولاد آهي قال اختر يدي اخترت قال اخترت يمين ربي ربي وقلت قلت يدي ربي يمين فنصف الله كفه فاذا من هو من ذريته في كف الرحمن عز وجل وعن ابن ابي موسى عن النبي صلى الله عليه وسلم قال ان الله عز وجل يوم خلق ادم قبض من صلبه قبضتين فوقع كل طيب بيمينه وقع كل خبيث بيده الاخرى فقال هؤلاء اصحاب الجنة اصحاب الجنه ولا ابالي وهؤلاء اصحاب الشمال اصحاب النار ولا ابالي هي ان सॼे पासे जेके आहिनि से जन्नत जा साहिब आहिनि, जेके खॿे पासे से जन्नत दोज़ख़ वारा आहिनि ऐं उनमें को वबाली कोन्हे. सुम आदहुम फी सुलबहु फाला ज़ालिक यंसलून, पोइ हुनजो सुलब कौलहु इला इबलीस अस्तकबर ऐं अमतना मिनस मिनस जूद वकान मिनल काफ़रीन फील मिल्ला अज़ वजल क़ाल या इबलीस ऐं क़ाल अलाह لإبليس حين أمتنا من السجود ما منعك أن تسجد لما خلقت بيدي أي ما الذي دعاك إلى ترك السجود لمن خصصته بخلقي إياه بيدي كرامة له استكبرت ألف استفهام دخلت على ألف الوصل واستفهام التوبيخ وإنكار أم كنت من العالين يا متكبرين مجاتوهين عالين مجاهين يقول استكبرت بنفسك حين عبيت السجود وأم كنت من القوم الذين يتكبرون فتكبرت عن السجود لكونك منهم وقف خدا كريم اللهم اغفر لنا ورحمنا ورزقنا وفزنا وهدنا إلى صراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين ربنا وتقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم حسبي الله لا إله إلا هو عليه توكلت رب العرش العظيم.